पक्कै पनि यहाँ द्वन्द्वकालमा श्रीमान मारिएका पाँचजना पुरुषहरूका पत्नीहरू हुनुहुन्छ र यहाँनिर एकजना दिदी गहबाट आँसु खसालिरहनु भएको छ। पक्कै पनि तपाईँको पीडा, उहाँको पीडा, यी सबैको पीडा पक्कै पनि एउटै हो। यहाँको शुभ नाम चाहिँ के पर्यो? मेरो नाम गुमा घिमिरे। गुमा घिमिरे, घर चाहिँ कहाँ हो थियो तपाईँ? धरमपानी। गोमाजी, तपाईँको श्रीमान कति सालमा कहाँ भित्नु भएको, कहाँ रहरीमा हुनुहुन्थ्यो? साठी सालमा कुन ठाउँमा? के नाम थियो उहाँको? छन्दबहादुर घिमिरे। छन्दबहादुर घिमिरे। अनि त्यति बेला तपाईँको विवाह गरेको विवाह थियो, तपाईँको छोरछोरी कत्र? मेरो त एउटो किरे बसेको 5 दिनको दिनमा जन्मेको सानो। ओहो, 5 दिनको दिनमा है। उहाँको चिनो थियो त्यो? हजुर। अनि अर्को? एउटा 3 वर्षको, एउटी 5 वर्ष छोरी थियो। अहिले कस्तो छ तपाईँको अवस्था? तपाईँ रोइरहनु भएको छ, गाउँभरि आँसु आइरहेको छ। कस्तो हुनु छ र अब त्यस्तै हो नि, अब तिनी छोरछोरी अनि अब यत्रै छोरछोरी छन्। अब अहिले अब पहिला उयो घरमै बसेको थिएँ, 3 वर्षसम्म उयो घरमै बसेँ। अनि घरमा पनि मेरो चित्त बुझाउन सकिनँ, यताउति गर्न सकिनँ। त्यहाँदेखि सदरमुखा आएर अहिले यत्रो झुपडी बनाएर बसेछु। छोरीले बल्ल बल्ल अहिले 10 पुगेपछि, एउटा छोराले 8 एउटा 4 सताउँछन् होला खै हाम्रो बुवा भनेर सताउँछन् होला तपाईँहरूलाई? सताउँछन्, सताएर हाम्रो बुवा कहिले आउनुहुन्छ भन्छन्। सानाले भन्छ, ठुलालाई त बढ्दै अलिक थाहा भएछ, सानाले भन्छ। माघी विवाह नै भएको थियो? हजुर। पहिला घर आएर कहिले जानुभएको थियो उहाँ? 59 सालमा आउनुभयो, 59 साल चैतमा आउनुभयो। त्यहाँदेखि लास्ट पछि आउनु परेन। त्यसपछिका दिनहरूमा तपाईँलाई जिउन कति समस्या पर्यो? बालबच्चा हुर्काउन के कस्तो समस्या आयो? बालबच्चा त त्यस्ता गर्भी छोरछोरी पाएर कस्तो हुन्छ, अब के गरे, अब के तिनी समस्या त के बताएर बताइ साथी छ र। तपाईँहरूलाई राज्य पछिबाट कतिको सहयोग भएको छ? सहयोग त अब त्यही हो, अब अलिअलि सहयोग पाउने अनि अब एउटा त्यही अब पहिला तलब दियो त, तलबबाट अहिले त्यही पिन्सी दिएको छ, त्यही पिन्सीबाट अब त्यही पनि अब उस्तै भन्ने नि, बेलुकी अब बिहान खाएर बेलुकी के खाऊँ भन्ने भएको छ। अब तिनी छोरछोरीको फी बुझाउने पर, तिनलाई अब चाहिएको तिनी मुखाएर अब छोइन भनेर उनीहरूले समस्या बुझ्दिनँ। उनलाई अब लिए भनेको यहाँ छोरछोरीलाई अब तँ मेरो बा मम्मीलाई यस्तो छ भनेर उनको अब बुझ्ने अझै भएको छैन। अब उनलाई अब चाहियो भने चाहिँ अब यस्तो अर्काको देखासी गर्नु खोज्छन्, अर्काले लगाएको बोलाउनु पर्यो, खाएको खानु पर्यो, अर्को हिँड्ने ठाउँमा हिँड्नु पर्यो। त्यो त अब आफूले अब कसरी पुर्याउने हो, कसरी के गर्ने हो, अरू आशहरू चाहिँ केही छैन। अब त्यो एउटा पिन्सीको घरमा हो, 3 छोरछोरी पढाउने हो। त्यो बल्ल बल्ल तपाईँहरूले एउटा टुक्रो किन्नु भएको छ त्यही श्रीमानको कमाइबाट, त्यही पेन्सनबाट। र मैले यो पनि सुन्ने गरेको छु, जति पनि द्वन्द्वकालमा सेना प्रहरीबाट मारिए, तपाईँले किनेर बसेर पनि सुख छैन, परिवारजनले एकदमै मेरो छोराको कमाइ स्याहारेर बसेकी छ, मैले जन्माएँ, मैले स्याहार गरेर हुर्काएँ, आखिर कमाइ खाने उही भई भनेर एकदम अपहेलना गर्ने उसलाई बस्न नदिने, उसको पैतृक सम्पत्ति नदिने, कि त्यो सम्पत्ति पनि मिसा नत्र हुँदैन भन्ने खालको परिवारबाट कचकच सुनिरहनु पर्छ अरे, कति तपाईँले सुन्नु परेको छ कि छैन यो कुरा? नै मलाई त तँ त मलाई सुन्न परेको छैन अहिलेसम्म, मलाई घरमा त्यस्तो नराम्रो गरेर यहाँ बस्न पाउँदैनस् भनेर मलाई हिँड्नु परेको होइन। मलाई अब उहाँले पनि अब देउर, अब मेरो त म त माइली हुँ, अब हो मेरा दुइटा देउर एउटा जेठाजु हुनुहुन्छ, भए पनि उहाँले अब त्यति नराम्रो मैले उहाँको मुखबाट मैले नराम्रो वचन मैले पाएकी छैन। मेरो मन मेरो सम्हाल्न नसकेर मैले मेरो छोरछोरी लिएर जस्तो अब म जस्तो दिदी बहिनी अरू अरू देखेर आफूभन्दा उहाँको देखेर चित्त बुझाउन सकिएन, आफ्नो आफूसम्मको देखेर चित्त बुझाउँला मन बुझाउँला भनेर यहाँ आएकी। यहाँ आएपछि सबै दिदी बहिनी हेर्दाखेरि ए म जस्तै त होइन, सबै यस्तै छन् भनेर सबैको मुखमा हेरेर चित्त बुझाउन सकिन्छ, अर्को अर्को आफूभन्दा उपर देख्दाखेरि त्यस्तै हो। तपाईँहरूलाई ती जोडीहरूलाई देख्न मन लाग्दैन बरु यस्तै यस्तै आफू जस्तै दिदी बहिनीहरूसँग? आफू जस्तै दिदी बहिनी भए परवर्ती दिन गएको रात गएको त्यस्तै गरेर रातभरि बसेर पनि दिन बिताउन सकिन्छ। आजसम्म अब 60 सालको कुरो आजसम्म त्यस्तै बिताएर बसियो। म यहाँनिर तपाईँकै कोखमा देखिरहेको छु, उहाँलाई हेर्दा लाग्छ विवाह गर्ने उमेर पनि भएको छैन, यति कलिलो हुनुहुन्छ, तर पनि उहाँको सिन्दुर पुछिएको छ, चेहरामा निराशा छ, पीडा छ। त्यही पीडाका बारेमा म उहाँसँग थोरै कुरा गर्न गइरहेको छु। यहाँको शुभ नाम चाहिँ के पर्यो? तीर्थघर्ती। घर चाहिँ कहाँ पर्यो? वाग्ला छ। हो, विशेष गरेर मैले सदरमुकाममा देख्छु तपाईँलाई, कसरी जीवन जिउनु भएको छ, कति सालमा तपाईँको श्रीमान कहाँ के हुनु भएको बताइदिनुहोस् न, नाम के थियो? श्रीमानको नाम नरबहादुर भर्ती, घटना घटेको 57 सालमा पाल्पामा दोन्दमै भएर। अनि कति वर्ष कि हुनुहुन्थ्यो तपाईँ त्यति बेला? 21 वर्ष। 21 वर्ष कि हुनुहुन्थ्यो? कति सालमा रे? 57 सालमा। 21 वर्षको उमेरमा विवाह कति वर्षको उमेरमा भएको थियो? 17 वर्ष। 17 वर्षमा विवाह भएको थियो? 17-18 वर्ष। 18 वर्षमा विवाह भयो। सिरैको सिउँदोमा सिन्दूर छैन, बिचारीको बिहे पनि नभएको हैन। सिरैको सिउँदोमा सिन्दूर छैन, बिचारीको बिहे पनि नभएको हैन। सिरैको सिउँदोमा सिन्दूर छैन, बिचारीको बिहे पनि नभएको हैन। लाउचेली सिन्दूर लाउनीको पार विदाईको घाउ, लाउचेली सिन्दूर लाउनीको पार विदाई। सन्तान जन्मिसकेका थिए? 8 महिनाको थियो बाबु। 8 महिनाको थियो। अनि तपाईँ त्यति बेला घरमै हुनुहुन्थ्यो वा? घरमै थिएँ। 21 वर्षको उमेरमा तपाईँको सिन्दुर पुछियो, त्यसपछिका दिनहरू कसरी बित्यो? हजुर बोल्नु बोल्नु बोल्न सक्नुहुन्न, आउँदैन। बच्चा अहिले कत्रा भएको छ? 14 वर्षको। 14 वर्षको भइसके। उहाँको चिनो स्वरूप तिनीले हुर्काएर बस्नु भएको छ, उहाँकै मुख देख्नु भएको छ तपाईँले। जीवनमा जे पर्नु पर्यो हरेस त खानु भएको छैन होला नि, परिवार समाजले हेर्ने दृष्टिकोण के छ तपाईँ माथि? के गरेर जीविका गर्नु भएको छ? कोठा लिएर बसेछु, बाबुले पढ्छ भनेर, बाबुले नि खासै पढ्दैन। केही कामहरू पाउनु भएको छैन, कठिन छ जीवन जिउन। घर परिवार वा माइतीजन अथवा छिमेकीहरूले केही भन्छन् भन्दैनन्, नराम्रो कुरा गर्छन् गर्दैनन्? अहिलेसम्म केही भने होइन। अनि होइन भनिन्छ नि तपाईँहरू एउटा आफ्नो जोडी फुटे पनि यो समाजमा एक त तपाईँहरूको त्यसै पनि दुखी मन विरहमा हुनुहुन्छ, त्यसमाथि तपाईँहरूको पहिरनले झन् विरह झल्काउँछ। तपाईँहरूले किन रातो साडी लगाउनुहुन्न, किन हातमा चुरा लगाउनुहुन्न, तपाईँ किन यस्तो निराश भएर हिँड्नुहुन्छ? बोल्न सक्नुहुन्न? केही बोल्छु भन्दा भन्दै पनि मुटु भक्कानिन्छ, गह भरिन्छ, एउटा चोट एउटा पीडा आफ्नो साथी गुमाएको, त्यसमाथि समाजले हेर्ने दृष्टिकोण, यी यावत समस्याले गर्दाखेरि यहाँहरूसँगको यो पीडा संसारभरिका एकल महिलाहरूको यो हो। र म फेरि सदरमुकाम तमगासमै घर हुने दिदीसँग कुराकानी गर्न गइरहेको छु। शुभ नाम चाहिँ के पर्यो? पूर्णिमा बलाल। पूर्णिमा बलामी, हजुर। बलाल, बलाल, बलाल, हजुर। तपाईँहरूको घर चाहिँ पहिलेदेखि तमगासमा थियो या? नै थिएन, पहिला त मानकोट वहाँ चारपाला खरजङ्गा विषय घर वहाँ थियो, अहिले पछि घटना भएपछि अहिले त्यहीँ आएर बनाएको छु घर। हजुरको श्रीमानको नाम के थियो र कति सालमा बित्नु? मान बहादुर बलाल हो, उहाँ 60 सालको भदौको 14 गते बित्नु भएको, 30 को अर्को दिन। 30 को अर्को दिन, हजुर। त्यति बेला सबै त रातै चुरा अथवा रातो साडीमा नाच्दै हुनुहुन्थ्यो होला है? हजुर, नाच्यो चाहिँ त्यति बेला त थाहा पनि भएन। हजुर, अब 81 अर्को दिन थाहा भयो, यस्तो यस्तो भयो भनेर कसैले पनि बताएन। पछि लास्टमा आएर आफै समाचार सुन्दाखेरि रेडियोले नाम बतायो, त्यसपछि थाहा भयो। हजुर, त्यसपछि चक्कर आयो, त्यहाँदेखि फेन्ट खाएको खाइ भयो 2-3 घन्टासम्म, त्यहाँदेखि लास्टमा लिएर आएँ, लिएर आएर पनि लगेँ उहीँ चुरा चुरा राखिदिने भनेर उहीँ जिपरका भित्र लगाएको हुँ, लगाएको मैले थाहा पनि पाउनु, लिएर आएँ, लिएर आउँदा म बिओसी थिएँ, त्यहाँदेखि 81-23 दिनबाट मलाई औषधि चलाएको, प्रेसरको औषधि। गोकर्ण सरले भन्नुहुन्थ्यो अब यस्तो औषधि नखुवाइसम्म उहाँलाई राख्न सकिन्न, अब टेन्सनले बढी भयो, प्यारालाइसिस भयो भने भोलि बिहान सरसाइले दुःख पाउँछन् भनेर मलाई 23 दिनबाटै मलाई प्रेसरको औषधि चलाएको। अनि तपाईँको श्रीमान कहाँ अरे? रूपन्देही छपिया। छपिया घटनामा, हजुर। तपाईँ कति वर्ष के हुनुहुन्थ्यो त्यति बेला? 25 वर्षको थिएँ। 9 वर्ष पुगेको थियो। छोराछोरी कति थिए? छोरा त्यति बेला त छोरी 7 वर्षमा लागेको थियो, छोरा 4 वर्षको थियो। छुट्टिनु भएको थियो? नै छुट्टिएको थिएन, हजुर। सँगै भन्नाले म यहीँ माइती बसेको थिएँ, पछि अब त्यस्तो गरेर सँगै नजाने, अब यतातिर बस्ने भनेर केटाटी हुर्की भनेर म एक्लै बस्न लाएँ। एक्लै बस्दाखेरि अब त्यस्तो भयो, उता बसेपछि अब यहीँ माइती बसेको बसेछु। तपाईँ त अलिकति केही सहर र शिक्षित ठाउँमा बस्नु भएको, गाउँका महिलाहरूलाई जस्तो त्यस्तो हेर्ने दृष्टिकोण पक्कै पनि अलिकति माइती पछि छिमेकीबाट त्यस्तो पक्कै छैन होला? होइन, छैन, त्यस्तो त अहिलेसम्म गराएको छैनन् के, तर गर्छन्। अब एक्लो भइसकेपछि मान्छेले हेप्छन्, त्यस्तै त अनि एक्लै कहीँ गए पनि कहाँ गए भन्ने हुन्छ, त्यस्तै हो, हेप्नलाई हेप्छन्। अब प्रत्यक्ष मुखले नभने पनि उनीहरूले कहाँ गयो भने छड्के आँखाले हेर्छन् कि हेर्छन्। पक्कै पनि यी एकल महिलाहरूको पीडा आम एकल महिलाहरूको पीडा हो, र वास्तवमा एकल महिला भइसकेपछि हेर्ने दृष्टिकोण समाजको चेन हुनुपर्छ। पहिलो कुरा, यहाँहरूलाई राज्य पक्षबाट जति संरक्षण पाए पनि तर समाजले हेर्ने दृष्टिकोण, समाजको नजर, समाजको आशंकाले गर्दा यहाँहरूलाई जिउन निकै कठिन भइरहेको छ। वास्तवमा यही कुराहरू उठान गर्नका लागि आज जीवनको गोरेटोमा यहाँहरूलाई लिएको हो। अन्तिममा निकै भावुक मुद्रामा देखिनु भएको छ सीतापन्थीजी, तपाईँ धेरै भावुक, तपाईँ दुईजना मैले प्राय गरेर सधैँ भावुक मुद्रामा देख्छु, तपाईँलाई धेरै पीडा एकदम उकुसमुकुस भएको मैले पाउँछु, के भन्न चाहनुहुन्छ? हामीलाई त अब यस्तो भएर बसे पनि दैनिक सानोतिनो झाडु पोछाबाट लिएको अब पिउन सम्मको रोजगार भए पनि पाए हामी भोल्ने थियौँ भन्ने आशा राख्छौँ। अनि यहाँले फेरि आँसु खसिरहेका छन् दुवै आँखाबाट, के भन्न चाहनुहुन्छ? त्यही हो सर, अरू के भन्ने, सरकारले होइन सहितको परिवारलाई अलि चासो दिएर होइन केही कार्यमा अब कथामा अथवा केही उसमा यसो केही दिए पाएर होइन आफ्नो छरछोरी पढाउन बिहान बेलुकी खान अलि सजिलो हुन्थ्यो होइन, एउटा पेन्सनले कति नै हुन्छ र भन्ने त्यही लाग्छ मलाई, अरू भन्नु त केही पनि छैन सर। अब के भन्ने होइन, अब आफ्नो जुन आफ्नो श्रीमान नै गुमाइसकेपछि अब आफू मरिसकेपछि अब के नै, अब हामीलाई आफ्नो कर्मले जुन मारिसकेको होइन, अब अरूले किन मार्नु पर्यो, होइन अरूले पीडा किन दिनु पर्यो, अनि त्यही हो, म त त्यही भन्छु होइन, समाजले राम्रो लाग्छ भने मिठै मुखले बोलुन्, राम्रो बुद्धि दिएन होइन, नाइ भने पार होइन, त्यस्तो मेरा बा भनेर लेखो जे हो नदिउन् होइन, पीडा नदिउन् मेरा। हस् धन्यवाद यतिन्जेल समय दिनुभयो आजको जीवनको कोरेटोमा, विशेष गरेर तपाईँहरूको यो पीडा आम सिन्दुर पछिएका चेलीको पीडा हो। यी एकल महिलाहरू एक प्रकारले उनीहरूको कर्मै हारिएको जस्तो एउटा परिस्थितिमा हुनुहुन्छ, उहाँहरूलाई सबै पक्षले मायाको दृष्टिकोणले हेरिदियोस् र उहाँहरूलाई शिर उचो पारेर बाँच्ने गराउनका लागि सबै पक्षको समान दायित्व सहयोग सक्रियता रहोस् भन्ने आग्रह गर्दै उहाँ अहिले रोइरहनु भएको छ। यी आँसुहरू उहाँहरूका सन्तानले पुछुन्, उहाँहरूका परिवारले पुछुन्, सासूले पुछुन्, ससुराले पुछुन् र सबै आमा बुवा दर दाजुभाइ सबैले पुछुन् र एउटा जोडी गुमाए पनि कमसेकम समाजले गर्ने व्यवहारबाट पनि पक्कै पनि उहाँहरूको यो निराश चेहरामा खुसी छरिनेछ र उहाँहरूमा छरछरीको मुख हेरेर जिउने एउटा वातावरण बन्नेछ भन्ने आग्रह गर्दै जीवनको कुरेटोबाट बिदा चाहन्छु। हस् है त। अवस्त यी एकल महिलाहरूको कथा व्यथासँगै बिदा माग्ने बेला भइसकेको छ। बिदा हुनु पूर्व पत्रचारका लागि कार्यक्रम समाजका विविध गतिविधिहरूको सङ्गालो ओजेलका खबर सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमगास गुल्मी वा स्टुडियोको टेलिफोन नम्बर 079-520-740 र 98-570-61-530 मार्फत पनि आफ्नो सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ। अवस्त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने तुलसिंहलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु। नमस्ते।